نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي. آیت نمبر 26 سے لفظی ترجمہ، ان بے شک، اللہ اللہ تعالی، لا نہیں، یستحیی شرماتا، ان کے یضرب بیان کرے، مثلا مثال، ما جو باعوذتن مچھر کی ہو، فما پس جو، فوقها اس کے اوپر ہو، فاما تو لیکن، فا پس، اما لیکن، الذين وہ لوگ، آمنو وہ ایمان لائے، فیعلمون تو وہ جانتے ہیں، علم رکھتے ہیں، انہو بے شک وہ، الحق حق ہے، من سے، ربہم ان کے رب کے، من ربہم ان کے رب کی طرف سے، و اور، اما لیکن، الذین وہ لوگ، کفروا جنہوں نے کفر کیا، فیقولون تو وہ کہتے ہیں، ماذا کیا کچھ، ارادہ کیا، اللہ اللہ تعالی نے، بہذا ساتھ اس، مسئلہ مثال کے، یدلو گمراہ کرتا ہے، بہی ساتھ اس کے، کثیرن بہت سوں کو، ویہدی اور ہدایت دیتا ہے، بہی ساتھ اس کے، کثیرن بہت سوں کو، وما اور نہیں، یضلو وہ گمراہ کرتا، بہی ساتھ اس کے، الا مگر، الفاسقین فاسقوں کو، الذین وہ جو، ینقضون توڑ دیتے ہیں، عہد اللہ اللہ کے عہد کو، من بعد بعد سے، میثاقہ اس کے پختہ کرنے کے، پکا کرنے کے، من سے بادی باد میثاق ہی اس کے پکا کرنے کے و اور یقطعون وہ کاٹ دیتے ہیں ما جو امارا حکم دیا اللہ اللہ تعالی نے بہی ساتھ اس کے ان کے یو سلا جوڑا جائے و اور یفسدونا وہ فساد کرتے ہیں فی الارض زمین میں اولئک یہی لوگ ہم وہ الخاسرون خسارہ پانے والے ہیں کیف کس طرح کیسے تکفرون تم کفر کرتے ہو باللہ ساتھ اللہ کے وکنتم اور تھے تم امواتن مردہ فا پس احیاکم اس نے زندہ کیا تم کو ثم پھر یمیتکم وہ موت دے گا تم کو ثم پھر یحییکم وہ زندہ کرے گا تم کو ثم پھر الیہ اس کی طرف ترجعون تم لوٹائے جاؤ گے هو الذی وہ اللہ وہ ذات ہے ہوا وہ الذی وہ ذات ہے بریکٹ میں اللہ تعالیٰ کا نام لکھ لیجیے ہوا اور اللہ جی کے نیچے جب ترجمہ کرے تو بریکٹ میں اللہ لکھ لیں ہوا وہ الذی وہ ذات ہے خلق جس نے پیدا کیا لکم تمہارے لیے ما جو فی الارضی زمین میں ہے جمیعاً سارے کا سارا تمام تر ثم پھر استوا متوجہ ہوا یا توجہ فرمائی الی السمائی آسمان کی طرف فسواہن پس درست بنایا ان کو سبع سات سماوات آسمان وہوا اور وہ بکل سات ہر شیئ چیز کے علیم خوب علم رکھنے والا ہے بس الفاظ کی وضاحت ان اللہ بے شک اللہ تعالی لا یستحیی نہیں شرم فرماتا نہیں شرم محسوس کرتا یستحیی استحیا سے روٹ ہے ہے یہ حی یحیا حیا شرمانا جھجک محسوس کرنا کسی چیز کو کرنے سے رک جانا اَن یدربا کہ بیان کرے ضرب یدربو کا لفظی معنی ہوتا ہے مارنا ضرب اردو میں استعمال ہوتا ہے مارنے کے لیے، لیکن عربی میں اس کا معنی مختلف ہے. اس کی روح میں تو مارنے ہی کا لفظ ہے، لیکن کانٹیکسٹ سے اس کا معنی متعین کیا جاتا ہے. مثلاً مثال، اور مثلاً کے بعد جو ما آیا ہے مثلاً ما، تو اس کا مطلب ہے کوئی بھی مثال، جو کوئی مثال بھی ہو. بعوضتاً مچھر، یہ نیا لفظ ہے، اس کا روٹ ہے بے این واد، باز. باز اردو میں استعمال ہوتا ہے نا کچھ کے معنی میں، ہر چیز کے کچھ حصے کو کہتے ہیں، لیکن یہاں مچھر. فما فوقها، یا اس سے بڑھ کر. فوق سے واو قاف، اوپر کے لیے استعمال ہوتا ہے. نیچے کے لیے کیا استعمال ہوتا ہے؟ تحت، تحت ہل انہار. فاما الذین، تو لیکن وہ لوگ. آمنو، جو ایمان لائے. فیعلمون، تو وہ علم رکھتے ہیں. روٹ کیا ہے اس کا؟ غور کیجئے اس کے اوپر، این کے اوپر اپنی پینسل کی نوک رکھیے، لام پہ پینسل کی نوک رکھیے، اور میم پہ، اور باقی حروف کو چھوڑ کر ان تین حرف کو پڑھ کر دیکھیے کیا لفظ نظر آ رہا ہے. یہ الفاظ پہچاننے کا طریقہ ہے، الفاظ کو انالائز کرنے کا. اگر یہ طریقہ آپ اختیار کریں گے تو آپ کو ترجمہ بہت جلدی یاد ہو جائے گا. فیعلمون، تو وہ جانتے ہیں، علم رکھتے ہیں. انہ، بے شک وہ. الحق کو حق ہے، من ربہم، ان کے رب کی طرف سے. و، اور. اما، لیکن. الذین، وہ لوگ. کفروا، جنہوں نے کفر کیا. فیقولون، تو وہ کہتے ہیں. اس میں بھی آپ ذرا سا روٹ پہ پینسل رکھیے. قاف واو لام، کیا بنا؟ کیا معنی ہوتا قول کا؟ بات. تو یقولون، وہ کہتے ہیں. ماذا، کیا کچھ. ارادہ، ارادہ جو ہے اس کا روٹ ہے رے واو دال، رود. حروف علت میں سے ہے اس لیے شکل بدل گئی. ارادہ کا لفظ اردو میں بھی استعمال ہوتا ہے. عربی میں رے واو دال کا مطلب ہوتا ہے نرمی کے ساتھ کسی چیز کی طلب میں بار بار آمد و رفت کرنا، آنا جانا. یعنی نرمی کے ساتھ آہستہ سے، آرام سے کسی چیز کی خواہش یا طلب میں آنا جانا. جب انسان کے اندر کوئی ارادہ ہوتا ہے، کوئی طلب ہوتی ہے، کسی چیز کو چاہتا ہے، تو اس کے لیے پھر خود بخود کوشش کرنے لگتا ہے، کسی چیز کی طرف دل کھینچنا. بہذا، ساتھ اس. مسئلہ، مثال. یدل بھی کثیرن، گمراہ کرتا ساتھ اس کے بہت ساروں کو. یدل، ادل یدل سے. ویہدی بھی کثیرن، ہدایت دیتا ہے بہت ساروں کو. وما یدل بھی، اور نہیں گمراہ کرتا ساتھ اس کے. الا مگر الفاسقین، فاسقوں کو، نافرمان لوگوں کو. فاسق کا روٹ فے سین قاف ہے. فے سین قاف، اس کا لفظی معنی ہوتا ہے کھجور کا اپنے چھلکے سے باہر آنا. کھجور کا اپنے چھلکے سے باہر آنا، بالکل ڈکشنری میننگ، لفظی مطلب. اچھا چلیے، کھجور تو ہمارے ہاں کم ہی لگتی ہے اور چھلکے سے باہر آتی دکھائی کم دیتی ہے. کبھی آپ نے پھول کو اس کی بڈ سے باہر آتے دیکھا؟ کیسے باہر آتا ہے پھول، کیسے کھلتا ہے؟ اس کے بڈ کے اوپر آپ دیکھیں ایسے لگے ہوتے ہیں نا، نشان لگے ہوتے ہیں، ان میں کریک آتا ہے نا، پھٹ جاتا ہے، پھر پھول باہر نکلتا ہے، ہوتا نا ایسے. اس عمل کو فسقہ بولتے ہیں. ٹھیک ہے، اس کی روح سمجھ میں آ گئی نا، اسپرٹ سمجھ میں آ گئی آپ کو. کیا ہوا کہ وہ اس کا باہر کا خول پھٹا اور اندر کی چیز باہر آ گئی. تو فسقہ کا لفظی مطلب یہی ہوتا ہے. دین کی اصطلاح میں فسق سے مراد کسی شخص کا دائرہ شریعت سے باہر نکلنا، اسلام کی حدود کو توڑنا. چھوٹے بڑے ہر قسم کے گناہ کے لیے بھی استعمال ہوتا ہے، کیونکہ گناہ جب کوئی انسان کرتا ہے تو کیا ہوتا ہے؟ ذرا سوچئے، جب کوئی شخص گناہ کرتا ہے تو دراصل وہ کیا کر رہا ہوتا ہے؟ اللہ تعالیٰ نے جس جگہ رکنے کو کہا वो वहां नहीं रुकता, वो उस लाइन को क्रॉस कर जाता है, उस बाउंड्री को क्रॉस करता है, आगे निकल जाता है। हुदूद को तोड़कर बाहर निकल आना। तो फासिकीन कौन हुए? जो हुदूद तोड़ते हैं। अल्लजीना, वो लोग, यनकुजूना, यनकुजूना जो है नून काफ दाद से है, नकुस, किसी चीज का शिराजा बखेरना, अहद या कसम तोड़ने के लिए इस्तेमाल होता है। अहद अल्लाह, अल्लाह के अहद को, निम्बादी मीसाक ही, उसके पक्का करने के बाद। मीसाक, मीसाक का लफ्ज जो है वाहो से काफ से है, वसूक का लफ्ज उर्दू में इस्तेमाल होता है। आमतौर पर हम कहते हैं मैं ये बात पूरे वसूक से कहता हूं, क्या माना होता है जब आप ये कह रहे होते हैं यकीन के साथ, यानी पक्के तरीके से, पक्की बात कह रहा हूं, कच्ची बात नहीं है। वयक्तौना, और वो काट देते हैं। यक्तौना का रूट क्या होगा जरा देखिए, काफ तोय ऐन पता, पता करना किसको कहते हैं? काट देने को। और काट देते हैं माँ जो अमर अल्लाह हो, अमर किसको कहते हैं? हुक्म को, जो अल्लाह ने हुक्म दिया, बिही साथ उसके, अयू सला के जोड़ा जाए। यू सला, रूट देखिए क्या है, वाओ स्वाद लाम वसल, वसल किसको कहते हैं? जोड़ने को। कभी लफ्ज विसाल पढ़ा है? उसका विसाल हो गया, किसके लिए इस्तेमाल होता है विसाल? फौत होने के लिए। तो वो क्या हो मकसद है विसाल का? यानी वापस अपने असल की तरफ चला गया, वहीं जा जोड़ा जहां से आया था। वयुफ्सिदूना, और फसाद करते हैं। इसका रूट क्या है? फे सीन दाल, फसाद, बिगाड़ना। एक बात याद रखिए, अरबी जबान में जो लफ्ज फे से शुरू होते हैं, फे से, उनमें अलग करने का माना होता है। उन अल्फाज की जो मेजॉरिटी है उसमें एक हिस्से का दूसरे से अलग होने का मफहूम पाया जाता है। मसलन आप जरा गौर फरमाइए, अभी हमने पीछे पढ़ा फासिकीन, तो फसका का क्या मतलब है? फूल का कली से बाहर आना, ठीक है। अच्छा, तो अब उसमें क्या है? फट गया ना, अलग हुआ। अच्छा, अब यहाँ फसादा, बिगाड़ पैदा करना। मसलन दूध जब फटता है तो उसमें क्या होता है? अलग अलग हो जाता है ना, पानी अलग हो जाता है और उसका सॉलिड हिस्सा अलग हो जाता है। अच्छा, इसी तरह फजर, फजर में क्या होता है? आपने कभी फजर होते देखी? मुझे कभी फजर का माना नहीं समझ में आया था। ये मैं पढ़ती थी कि फे जीम रे का मतलब होता फटना, लेकिन ये समझ नहीं आती थी कैसे फटना, क्या होता है? बस अंधेरा होता है रात का, फिर एक तरफ देखते हैं वहां रोशनी आ रही होती है। लेकिन कुछ अर्सा पहले मुझे एक सफर के दौरान ये कॉन्सेप्ट बहुत क्लियर हुआ। मैं कहीं से आ रही थी तो रात का वक्त था, मुझे फजर की नमाज की फिक्र थी कि नमाज ना चली जाए, क्योंकि जहाज में आमतौर पर होता है कितनी तेजी से जहाज गुजरता है कि अभी अंधेरा था और अभी रोशनी हो गई ना। तो मैं बार बार बाहर देख रही थी और बिल्कुल खूब अंधेरा, ऐसा लगता था जमीन आसमान बराबर है, कुछ पता नहीं चल रहा था जमीन कहाँ है आसमान, आसमान कहाँ है। अच्छा, थोड़ी देर में मैंने देखा कि एक लकीर पड़ी है, बीच में एक लकीर आई है, उस अंधेरे में एक लकीर पड़ गई, और वो लकीर ऐसी बिल्कुल जैसे किसी चीज में क्रैक पड़ता है ना, बिल्कुल क्रैक की सी फीलिंग थी। और थोड़ी देर के बाद मैंने देखा कि वो लकीर चौड़ी होना शुरू हो गई, वो क्रैक बढ़ने लगा, फिर उसके बाद रोशनी फैलने लगी। नीचे अभी अंधेरा था लेकिन आसमान की तरफ रोशनी फैलने लगी। तो फजर का लफ्ज़ मतलब होता है वसी पैमाने पे फटना, बड़े पैमाने पे किसी चीज का फटना। तो जमीन आसमान जब रात का अंधेरा और दिन की रोशनी अलग होते हैं, वो क्रैक आता है उनमें, फट के नीचे जमीन अलग नजर आने लगती है और आसमान अलग नजर आने लगता है, और वो रोशनी उनको फाड़ देती है। तो उससे समझ में आया कि फजर का असल मतलब क्या है। तो फजर में भी फटना, फसादा में भी, फसका में भी। उलाइका हुमुल खासिरून, हुम वो, अल खासिरून खासिर की जमा, खासिरून। कैफा, किस तरह? तकफुरूना, तुम कुफर करते हो, बिल्लाही अल्लाह के साथ, वकुंतुम और थे तुम अमवातन मुर्दा, अमवात मैयत की जमा। फअहयाकुम फिर उसने जिंदा किया तुमको, अहया है ये हया यहया अहया जिंदगी दी। सुम्मा फिर युमीतुकुम मौत देता है तुमको, सुम्मा फिर युहयीकुम जिंदगी देगा तुमको, सुम्मा फिर इलैही उसकी तरफ तुरजाउन तुम लौटाए जाओगे। क्या रूट है इसका? रे जीम ऐन। हुल्लज़ी वो अल्लाह वो ज़ात है, खलक लकुम पैदा किया तुम्हारे लिए, मा फिल अर्दी जो जमीन में है, जमी अन सारे का सारा। जमी अन में रूट देखिए क्या नजर आ रहा है, जीम मीम ऐन जमा। जमा का क्या मतलब होता है? इकट्ठा करना। सुम्मा फिर इस्तवा, इसका रूट है सीन वाओ ये। इस्तवा ठीक ठाक हो जाना, तैयार हो जाना, सीधा खड़ा होना, तवज्जो करना। इलस्समाए आसमान की तरफ, फसव्वा हुन्ना फिर दुरुस्त बना दिया उनको, सव्वा सीन वाओ ये सीधा होना, बराबर होना। बसा औकात आपने देखो कि ना जमीन जैसे ऊंची नीची होती है, कोई चीज ऊपर नीचे होती है, तो आप क्या करते हैं, हाथ फेर के उसको लेवल कर देते हैं, बराबर कर देते हैं, दुरुस्त कर देते हैं। सबा सात, समावात किसकी जमा है? समा की। वहुआ और वो, बिकुल्ले कुल किसको कहते हैं? तमाम को। शई इन चीज, अलीम इल्म वाला है। अलीम जो है ये मुबालगे के लिए, बहुत ज्यादा इल्म वाला है। एक होता आलिम और एक होता अलीम। आलिम और अलीम में क्या फर्क है? आलिम का है सिंपल जानने वाला, और अलीम क्या है? बहुत ज्यादा जानने वाला।